وخلق الله السماوات والأرض بالحق، اور اللہ نے پیدا کیا آسمان و زمین کو حق کے ساتھ، یعنی با مقصد. وَلِتُجْزَى كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ، اور تاکہ بدلہ دیا جائے ہر شخص کو جو بھی اس نے کمائی کی، کانٹے بوئے تو کانٹے ہی چنے، بِمَا كَسَبَتْ جو بھی اس کی کوشش ہو، جو بھی اس کی کمائی ہو، اس کے مطابق اس کو بدلہ دیا جائے. وَهُمْ لَا يُظْلَمُونَ، اور وہ ظلم نہ کیے جائیں گے. ایسا نہیں ہو سکتا کہ ایک شخص کچھ نہ کرے یا غلط کام کرے اور اس کو اچھا بدلہ مل جائے، اور ایک شخص کچھ نہ کرے اور اس کو اس کے برابر مل جائے جو بہت کچھ کر کے آیا ہے. اللہ تعالیٰ کا عدل کس بات کا تقاضا کرتا ہے؟ کہ قیامت کے دن ہر شخص کو اس کی کوشش کے مطابق بدلہ ملے. اَفَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَٰهَهُ هَوَاهُ، کیا بھلا دیکھا تم نے اس شخص کو جس نے اپنی خواہش نفس کو اپنا الہ بنا رکھا ہے، یعنی اللہ کی اطاعت کرنے کی بجائے اپنے نفس کی اطاعت کرتا ہے، اپنی خواہش کا بندہ ہے، جس کام کو اس کا دل چاہتا ہے اسے کرتا ہے، خواہ اللہ تعالیٰ نے اس کو حرام ہی کیوں نہ قرار دیا، اور جس کام کو اس کا دل نہ چاہے وہ نہیں کرتا، خواہ اللہ تعالیٰ نے اسے فرض قرار دیا. اس طرح جب انسان اپنی زندگی کو گزارتا ہے تو اس کا مطلب کیا ہے؟ کہ وہ پھر اللہ کی اطاعت نہیں کر رہا، وہ اپنے نفس کی اطاعت کر رہا ہے. ابو بکر جساس کہتے ہیں کہ اس کا معنی ہے وہ خواہش نفس کی اس طرح اطاعت کرتا ہے جیسے کوئی خدا کی اطاعت کرتا ہے. زمخشری کہتے ہیں کہ وہ خواہش نفس کا نہایت فرما بردار ہے، جدھر اس کا نفس اسے بلاتا ہے اس طرف چلا جاتا ہے، گویا وہ اس کی بندگی اس طرح کرتا ہے جیسے کوئی شخص اپنے خدا کی بندگی کرتا ہے. یعنی بس ہر وقت اپنے دل کی بات ماننا، وہ کام کرنا جو دل کو اچھا لگے، اور وہ چھوڑ دینا خاص فرض کے درجے میں ہو یا ہماری ذمہ داریوں میں سے ہو، اگر دل نہ چاہے، موڈ نہ بنے، تو پھر ہم اللہ کی اطاعت تو نہیں کر رہے، پھر تو ہم اپنے نفس کی اطاعت کر رہے ہیں، اپنی خواہش نفس کے غلام بن گئے، اپنے موڈ کے غلام بن گئے. مثلاً آپ کو اگر کہا جائے کہ سبق یاد کر کے آئیں، اور آپ اگلے دن آ کر کہیں میرا موڈ ہی نہیں تھا، میرا دل ہی نہیں مانا، میرا جی نہیں چاہا، تو جب تک میرا موڈ نہ بنے میں کوئی کام کر ہی نہیں سکتی. اس طرح سے دنیا کا کون سا کام ہو سکتا ہے؟ آپ کسی روز اس لیے کھانا نہ بنائے کہ بس موڈ ہی نہیں تھا اس لیے آج سارے گھر والے بھوکے رہتے ہیں، پڑھنا لکھنا چھوڑ دیں، دل ہی نہیں چاہتا اتنی پابندیاں برداشت کرنے کو. تو جو شخص اللہ کے حکم کے مطابق نہیں، فرائض کی پابندی کرتے ہوئے نہیں، صرف اپنے موڈ، اپنی مرضی، اپنی خواہش اور اپنے دل کی مانتے ہوئے کام کرے، تو نمبر ایک، وہ کبھی بھی سیدھے رستے پہ نہیں چل سکتا، کبھی بھی کامیاب نہیں ہو سکتا، کیونکہ کوشش تو وہ بھی کر رہا ہے جو اپنے موڈ یا اپنی مرضی کے مطابق چل رہا ہے، وہ بھی کسی نہ کسی کام میں تو لگا ہوا ہی ہوتا ہے، لیکن اس کے یہ کام اس کو ہلاکت کے گڑھے میں گرانے والے ہیں. اچھا پھر آپ دیکھیے کہ ہم عموماً تاویلیں کیا کرتے ہیں؟ جب ہم نفس پرستی کرنے لگتے ہیں تو تاویلیں ہماری کیا ہوتی ہیں؟ آخر نفس کا بھی تو کوئی حق ہے نا. اب ہر وقت تو ہم پابندیوں والی زندگی نہیں بسر کر سکتے، وہ حدیث میں بھی آتا ہے تمہارے نفس کا بھی تم پہ حق ہے. تو کیا نفس کا حق ہونے کا مطلب یہی ہے کہ ہم اللہ کی نافرمانی کے کام میں اپنی مرضی آگے رکھ لیں، اللہ کی نافرمانی کیا کریں اور اپنی مرضی کیا کریں؟ مثلاً نماز کا وقت ہے اور آپ کا نفس کیا چاہ رہا ہے؟ سو لیں. نیند توڑ کے اٹھنا کتنا مشکل ہوتا ہے، لیکن نفس کی اطاعت کرنے والے سوئے رہتے ہیں اذان سن کے بھی، اور اللہ کی اطاعت کرنے والے چاہے ان کا نفس نہ بھی مانے، خواہش نفس نہ بھی راضی ہو، تو بھی اٹھ جاتے ہیں، چاہے کتنی ہی تکلیف کیوں نہ. وضو کرنے کو دل نہیں چاہ رہا، بس نہیں دل چاہ رہا، کیا وجہ ہے؟ نہیں کچھ بھی نہیں، بس دل نہیں چاہ رہا. ابھی جو دل کی غلامی ہے یہ ہماری اللہ کی ملاقات میں حائل ہو رہی ہے، نماز کیسے پڑھ سکتے ہیں؟ اس کے بغیر تو نماز ہی نہیں ہو سکتی. پھر بعض اوقات ہم دوسرے لوگوں کو دیکھتے ہیں، اور بھی تو نہیں کر رہے نا، کیا ہوا جو میں نے ایسا کپڑا پہن لیا، اور بھی تو ایسے ہی پہنتے ہیں، سب لوگ یہی کر رہے ہیں. کبھی کہہ دیتے ہیں انسان کمزور ہے نا، غلطی کا پتلا ہے. یہ جملہ کون بولتا ہے؟ یہ تو منافق بولا کرتا ہے، جیسے وہ اس منافق جد بن قیس نے کہا تھا مجھے آپ نہ لے جائیں جنگ پر मैं अपने नफ्स पे काबू नहीं रख सकता, औरतों के मामले में मैं बहुत कमजोर हूँ, इसलिए मुझे खतरा है कि मैं फितने में पड़ जाऊंगा। कभी सोचते हैं पता नहीं अगली दुनिया में तो जन्नत मिलेगी या नहीं, यहाँ तो अपनी ख्वाहिशात पूरी कर लें, ऐसा ना हो कि यहाँ भी रह जाए और वहां भी ना हो तो कहीं भी ना पूरी हो। कभी इस तरह की तावीलें करते हैं। वो आखिरत आएगी तो देखा जाएगा, और अल्लाह ताला तो बहुत गफूर रहीम है, मना लेंगे उसको। और अल्लाह ताला फरमा रहे हैं कि ये नहीं हो सकता कि अच्छा और बुरा करने वाला बराबर हो जाए। ये आयात नहीं हम पढ़ते तो झूठी तावीलात, गलत तौजीहात, ये सब कुछ किस लिए होता है? कि ख्वाहिश नफ्स की तकमील की जा सके। अल्लाह ताला खुद कुरान पाक में फरमाते हैं कि इन्ना नफ्स लअम्मारतुम बिस्सू, बेशक नफ्स तो बुरे कामों का हुक्म देता ही है। तो जिंदगी सिर्फ ख्वाहिशात की बुनियाद पर नहीं गुजारी जा सकती कि आप ख्वाहिशात को आला मकाम पर रखें। अपनी सोच, अपने अमल, अपने काम, अपने फायदे नफे नुकसान, हर चीज को ख्वाहिशात के ताबे कर लें। तो आप अगर अपना तज्जिया लेना कि दिन में कितनी दफा आप कोई अच्छा काम इसलिए छोड़ देते हैं, दिल नहीं है अभी, मेरा मूड नहीं है, मेरा ध्यान नहीं इधर आ रहा। ये एटीट्यूड हमारे तरक्की की राह में बहुत हायल है, आखिरत की तरक्की की राह में, क्योंकि दुनिया में भी ऐसे मूड तरक्की की राह में हायल है। उसमें आपने दुनिया की कोई डिग्री करनी, छोड़े आखिरत को, क्योंकि वो समझ नहीं आएगी, इसलिए कि अभी दूर है। तो दुनिया में कोई भी टारगेट आपको अचीव करना है और आप अपने मूड के शिकार रहते हो तो आप दुनिया में भी कामयाब नहीं हो सकते, यहाँ भी नाकाम है। अगर आप अपने नफ्स को अपने काबू में नहीं कर लेते और उसको लगाम नहीं दे देते, दुनिया में पास होने के लिए एक तालिबे इल्म को क्या करना पड़ता है? दुनिया का कोई इम्तिहान हो तो वो ये कहता है मेरी नींद आई है मैं तो सोने लगा हूँ, होता है इम्तिहान तो होता रहे। नहीं, किस किस तरह जगाते हैं अपने आप को, किस किस तरह बिठाते हैं, किस किस तरह अपने आप को रोक के कंट्रोल करके रखते हैं कि नहीं ये करना है, नहीं भी मूड तब भी करना है। और जब दीन का मामला होता है तो मजे से कह देते हैं मूड ही नहीं, नहीं कर सकते, दिल आएगा तो करेंगे। तो फिर दिल के कहने पर अगर करना है तो फिर तो दिल की मर्जी मानना है। और इसी तरह आप देखें कि हमारे बहुत से कामों की तकमील भी इस वजह से नहीं हो पाती क्योंकि बस वो नहीं पूरा नहीं हुआ। आप अपने जाके अलमारियां देखें, अपने डायरियां देखें, अपने काम देखें, बहुत से काम सिर्फ इस वजह से आपके नहीं मुकम्मल हुए होंगे कि आपका मूड नहीं बना उन कामों के करने का। और ये हमने से हर एक के साथ किसी न किसी दर्जे पर, हम सब इस गलती का शिकार हैं। यानी कभी भी आप किसी काम की जब तकमील नहीं कर पाते तो सोचे क्या वजह बनी, वाकई मेरे पास वक्त नहीं था। फिर यही वजह होती, या उसकी अहमियत नहीं होती, या हमारा दिल नहीं चाहता। अगर हमें पता हो कि उसके करने पर कितना अजर सवाब हम कमा सकते हैं और कितना फायदा हो, यानी नफ्स हमें दुनिया की छोटे छोटे वक्ती लज्जतों की तरफ माइल कर देता है ना, हम जल्दी से मजा आ जाएगा ये काम करने, उस मजे की खातिर हम गिर पड़ते हैं उस काम पे, खा उसका कोई फायदा हो या ना हो। और जिस काम का मजा कल जन्नत में मिलने वाला है वो आज हम छोड़ के बैठ जाते हैं कि हमारे नफ्स पे गरा है। तो हमने से कामयाब वही लोग होते हैं जो एक चीज को अहम समझे, उसके साथ कमिटमेंट करें और फिर उसको निभा जाए। इसीलिए इस्तकामत जो है वो करामत से भी अफजल है। करामत कहते हैं ना मौजज़े वगैरह को, और इस्तकामत मुस्तकिल तौर पे काम करना, मूड है या नहीं है, नफ्स चाहता है नहीं चाहता, जो करना है उसे करना है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दानिशमंद यानी अकलमंद वो शख्स है जो अपने नफ्स को काबू में रखे और मौत के बाद के लिए अमल करे, वो है अकलमंद। हम अकलमंद किसको समझते हैं? जो आज की दुनिया के लिए काम करे और अपने नफ्स को खुला छोड़ दे। और फाजिर वो है जो अपने नफ्स को इसकी ख्वाहिश के पीछे छोड़ दे और उसके बावजूद अल्लाह से आखिरत की भलाई की तमन्ना करता रहे। नहीं समझ आए? फाजिर वो है जो अपने नफ्स को उसकी ख्वाहिश के पीछे छोड़ दे, यानी मूड मर्जी के काम करे, और इसके बावजूद अल्लाह से आखिरत की भलाई की तमन्ना भी रखे, यानी करे वो जो अपना दिल चाहता है और अल्लाह से तवक्को किस बात की करे? जन्नत की, बेहतरीन दर्जों की। तो अफर आईता, क्या फिर देखा तुमने, गौर किया तुमने उस शख्स के हालात पर, मन इत्तखज़ इलाहहु हवाहु, जिसने अपनी ख्वाहिश नफ्स को अपना इलाह बना रखा है। अच्छा, ये ख्वाहिश नफ्स जो थी ना, बाज़ोकत ये बड़े छुपे वार करती, हमें खुद भी नहीं पता होता। हम सब अपना अपने टेस्ट कर सकते हैं, अपने लिए सवाल लिखे, हम किन कामों को पहले करते हैं? अहम कामों को, इम्पोर्टेंट कामों को, जरूरी कामों को, जो फर्ज के दर्जे में है उनको, या उन कामों को जिससे हमारे नफ्स की कुछ सेटिस्फेक्शन हो या तकमील हो, या हमारे दिल को कोई खास खुशी हासिल हो, या हमारे नफ्स को राहत मिले, या हम जहाँ कंफर्टेबल फील करें। मसलन एक काम अगर धूप में करना पड़े तो हम कंफर्टेबल नहीं फील करें, वो छोड़ देंगे। तो बाज़ औक़ात नफ्स जो है वो इंसान को सहूलतों की तरफ भी बहुत ले जाता है। इसीलिए हजरत उमर रजी अल्लाह ताला अन्हु कहा करते थे, इख्शव शिलो फइन्न निअम ला तदूम, सख्त जान बनो क्योंकि नेमतें हमेशा नहीं रहती। अपने आप को किसी भी चीज का गुलाम नहीं बना लो कि पंखा ही नहीं चल रहा अब तो कोई काम नहीं हो सकता, बिजली नहीं है अब ये काम नहीं हो सकता, खाना नहीं खाया हुआ इसलिए ये काम नहीं हो सकता। यानी कितने ही जरूरी काम हम महज छोटे छोटे उजर की वजह से डिले करते रहते हैं करते रहते हैं, हत्ता कि वो एक भूली भुलाई कहानी हो जाते हैं। पर इस तरह हम नेकियों के बड़े बड़े चांस गंवा बैठते हैं। अफरअयता मन इत्तखज़ इलाहहू हवाहू, क्या तुमने देखा उस शख्स को, गौर किया उसके हाल पर जिसने अपने नफ्स की ख्वाहिश को अपना इलाह बना रखा है। वह अदल्लाहुल्लाहु अला इल्म, और अल्लाह ने उसको इल्म के बावजूद भटका दिया है। यानी ख्वाहिश नफ्स की पैरवी करने वाला खा कितना बड़ा आलिम ही क्यों ना हो वो भी भटक जाता है। और अगर दुनिया की तारीख पढ़े तो आपने देखा होगा कि बाज़ औक़ात बड़े बड़े आलिम, बड़े बड़े नेक लोग, बड़े बड़े बादशाह, समझदार, अक्लमंद किसी खास चीज की ख्वाहिश में मुबतला हुए और वहीं से फिसल गए, बहक गए, खाइयों में जा गिरे। वो वाकया एक आपने शायद पढ़ा हो सुना हो, मुझे सो बिल्कुल याद नहीं पूरी तरह, लेकिन एक बहुत ही नेक बुजुर्ग के बारे में आता है कि वो कहीं बकरियां चरा रहे थे, बहुत ही नेक थे। तो कोई लड़की नजर आ गई उनको, क्रिश्चियन लड़की थी, तो उसकी मोहब्बत में ऐसे डूबे, तो बहुत ही वली अल्लाह किस्म के शख्स थे। मुझे नाम भी मैंने पढ़ा था कहीं, लेकिन बहुत सालों पहले ही कहानी पढ़ी थी तो याद नहीं रहा। बहरहाल अब ये के बहुत बड़े आलिम भी थे और नेक शख्स भी थे, बस उसकी मोहब्बत ऐसी दिल में आई कि उसका पीछा करना शुरू कर दिया। जहां वो पहुंची वहां का पता लगाया, उसके बाप से बात हुई कि वो शादी कर दे, उसने कहा मैं तो नहीं शादी करके दे सकता। अब हुआ ये कि जब सब कुछ छोड़कर, यानी वो इबादत और वो सारा इल्म तालीम का सिलसिला हर काम छोड़कर, तो सिर्फ और सिर्फ उसके पीछे लग गए। और फिर कहीं जाकर उनको ठोकर लगी और मुझे वाकई भूल गए, तो बहरहाल उनको दोबारा हिदायत आई, तौबा की। कहते हैं कि जिस वक्त वो उस ख्वाहिश नफ्स में मुबतला हुए तो इल्म या वो ईमान की रोशनी जो थी वो सफेद परिंदे की शक्ल में बाहर निकल गई, यानी सब कुछ यकायक आउट हो गया। नफ्स का फितना इंसान के लिए बहुत बड़ा फितना है। इंसान बाहर की रुकावटों पे काबू पा सकता है, लेकिन जो रुकावट खुद उसके अपने अंदर घिर जाए, अपने अंदर आके बैठ जाए, उस पर काबू पाना बहुत मुश्किल है। इसीलिए बार बार ये दुआ मांगी जाती है ना, अल्लाहुम्मा इन्नी औज़ु बिका मिन शर नफ्सी, अल्लाह मुझे मेरे नफ्स के शर से बचाना। और नफ्स का शर यही होता है कि इंसान की अकल पे पर्दा पड़ जाए, उसको उसका इल्म भूल जाए, उसको सारी हिकमत नसीहत की बातें उसके जहन से सब उतर जाए। यानी वैसे वो बड़ी हिकमत की बातें करता है, बहुत कुछ जानता है, लेकिन अमल में फेल है। क्यों? इसलिए कि ख्वाहिश नफ्स का गुलाम हो गया है। वखतम अला समही वकल्बिही, और उसने उसके कान और उसके दिल पर भी मोहर लगा दी। वजअला अला बसरिही गिशावा, और उसकी आंख पर भी पर्दा डाल दिया, क्योंकि अल्लाह ताला ने ये सारी चीजें हिदायत के रास्तों के लिए रखी है ना। यानी आंख से देख के हिदायत पाए, कान से सुन के, और दिल जो है वो इन सब चीजों को ग्रास्प करता है, जमा करता है, महसूस करता है, और फिर हिदायत होती। तो जब इंसान अपने दिल, अपनी ख्वाहिशात और नफ्स का गुलाम हो जाता है तो ये सारी चीजें फिर काम करना छोड़ देती हैं। वो तो दरवाजा बंद हो गया ना अंदर, वहां पे एक ख्वाहिश आके बैठ गई, जम गई। तो अब आंखों से देखा समझ में नहीं आ रहा, कानों से सुना समझ में नहीं आ रहा, क्योंकि दिल पे तो अब पर्दा पड़ चुका है। तो फिर इल्म भी कुछ फायदा नहीं देता। अच्छा, बाजू का कुछ लोग जैसे खुद भटके होते हैं, दूसरों को भटकाते हैं, लेकिन वैसे डिग्रियां बड़ी बड़ी रखते हैं, तो अमूमन लोग कहते हैं वो कैसे भटका सकता है, उसके पास इतना नॉलेज है। तो याद रखिए, किसी शख्स के पास ज्यादा नॉलेज होने का मतलब ये नहीं जरूरी तौर पर कि वो हिदायत याफ्ता भी है। जब एक शख्स अल्लाह के हुक्म की ताबेदारी और तामील करने की बजाय अपने नफ्स की ताबेदारी शुरू कर देता है तो फिर उसका इल्म भी उसको फायदा नहीं देता, बल्कि उल्टा उसके लिए बदबख्ती का जरिया बन जाता है। और अमूमन आप देखेंगे कि सब गुमराह कुन फिरकों के जो लीडर्स होते हैं वो बहुत पढ़े लिखे लोग होते हैं, اپنے علم اور ذہانت کی وجہ سے دین کے اندر منمانے مطلب نکالتے ہیں اور لوگوں کو بگاڑتے ہیں. تو اَفَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَٰهَهُ هَوَاهُ وَأَضَلَّهُ اللَّهُ عَلَىٰ عِلْمٍ وَخَتَمَ عَلَىٰ سَمْعِهِ وَقَلْبِهِ وَجَعَلَ عَلَىٰ بَصَرِهِ غِشَاوَةً. سب ہے, آنکھ کان دل دماغ سب ہے, لیکن ہدایت چھن گئی. فَمَن يَهْدِيهِ مِن بَعْدِ اللَّهِ, پھر اللہ کے سوا, اللہ کے بعد اب اور کون ہے جو اسے ہدایت دے. یعنی ایسے شخص کے لیے تو صرف دعا ہی کرو کہ اللہ اس کا دل کھول دے, اس پر حقیقت واضح ہو جائے اور وہ اس فتنے سے باہر آ جائے. افلا تذکرون, کیا تم نصیحت نہیں پکڑتے ہو؟ کیا تم سمجھو گے نہیں اس بات سے؟ عبرت نہیں حاصل کرو گے؟ وقالوا ما هي الا حياتنا الدنيا نموت ونحيا, اور وہ کہتے ہیں کہ نہیں ہماری دنیا کی زندگی مگر یہ کہ ہم مرتے ہیں اور جیتے ہیں. وما يهلكنا الا الدهر, اور نہیں ہلاک کرتا ہم کو مگر زمانہ. یہ جو آخرت کے منکر تھے وہ کیا کہتے تھے کہ یہ تم کیا مرنے کے بعد جی کے اٹھنے کی باتیں کرتے ہو, اور تم کہتے ہو کسی نے پیدا کیا اور وہی موت دیتا اور پھر اٹھائے گا, یہ سب باتیں ہماری سمجھ میں نہیں آتی. یہ سب محض گردش زمانہ کا نتیجہ ہے. مثلاً فلسفیوں کا ایک گروہ کہتا ہے کہ ہر 36,000 سال کے بعد ہر چیز دوبارہ اپنی اصل حالت سے لوٹ آتی. اب کوئی ان سے پوچھے دلیل ہاں؟ اور کوئی پوچھتا جو نہیں. وہ کہتے ہیں کہ 36,000 سال بعد ہر چیز پھر ویسی ہو جاتی ہے جیسے وہ پہلے تھی, 36,000 سال پہلے. یعنی جو چیز آج جیسے نظر آتی ہے 36,000 سال بعد پھر یہ سب ایسے ہی ہو جائے گا. کہاں لکھا ہوا؟ کہیں بھی نہیں. بس وہ کچھ قیاس اور گمان کی بنیاد پر لوگوں کو باتیں کرتے رہتے ہیں اور لوگ مانتے رہتے ہیں. یعنی یہ سب کچھ وہ کسی ٹھوس حقیقی علم کی بنیاد پہ نہیں کہتے, محض خواہشات نفس اور قیاسات کی بنیاد پہ کہتے ہیں. اور پھر اللہ تعالیٰ کا نام لینے کی بجائے زمانے کا نام لے لیتے ہیں. زمانے کی گردش سے یہ سب ہو رہا ہے. ارے زمانہ کیا ہے؟ یعنی وقت کے اندر کیا طاقت ہے؟ تو اصل میں تو انہیں نام اللہ کا لینا چاہیے. اسی لیے حدیث میں کیا آتا ہے کہ ابن آدم مجھے ایزا دیتا ہے, وہ زمانے کو گالی دیتا ہے, حالانکہ زمانہ میں ہوں, تمام کام میرے ہاتھ میں, دن رات کا ہیر پھر میں کرتا ہوں. وہ کہتا نا یہ زمانے کی ہیر پھر, یعنی زمانہ یہ سب کچھ کرا. فرمایا نہیں, زمانہ تو میرے ہاتھ میں ہے, میں کرنے والا ہوں. اس لیے زمانے کو برا مت کہو, کیونکہ زمانے کے اختیار میں کچھ نہیں, وہ دراصل میں ہی ہوں. فرمایا وما لہم بذلک من علم, انہیں اس بات کا علم ہی نہیں, کوئی شعور ہی نہیں. انہم الا یظنون, وہ محض گمان سے کام لیتے ہیں, قیاس آرائیاں کرتے ہیں. یعنی یہ جاہل جس کو دہر کا نام دیتے ہیں, وہ در حقیقت اللہ کی قدرت ہے, اس کی قوت ہے, اس کا علم ہے. اس لیے ان کا یہ کہنا محض ان کے اپنے خیالات پر مبنی ہے, اس کی حقیقت کچھ بھی نہیں. دلائل وہ کس طرح کے دیتے ہیں؟ مثلاً دیکھو سمندر کی ایک موج اٹھی اور ختم ہو گئی, یہ موج دوبارہ کبھی نہیں اٹھے گی. یہ ہوا کا جھونکا جو گزر گیا اس نے پھر نہیں کبھی آنا. تو اسی طرح ہم نے بھی مرنے کے بعد دوبارہ نہیں پیدا ہونا. اس طرح کے دلائل دیتے ہیں. اب ایک عام انسان کے ہاں واقعی ایک ہوا کا جھونکا جو ایک دفعہ گزر گیا, اب وہ تو گزر کے کہیں چلا گیا, اس نے پھر دوبارہ نہیں آنا. تو ہوا کے جھونکے اور سمندر کی لہر سے اپنی زندگی کو تعبیر کر رہے ہو؟ کیا دلیل ہے تمہارے پاس کہ تم نے مرنے کے بعد دوبارہ نہیں پیدا ہونا؟ اب دیکھیں, کوئی یہ تو کہہ سکتا ہے کہ اس زندگی کے بعد موت ہے, لیکن کوئی یہ نہیں کہہ سکتا کہ اس موت کے بعد زندگی نہیں ہے. کسی کے پاس اس بات کی کوئی دلیل نہیں. اس لیے ایسی باتیں کرنے والے محض کیا سارائیاں کر رہے ہیں. جو لوگ مرنے کے بعد دوبارہ جی اٹھنے کا انکار کرتے ہیں, وہ کسی علم کی بنیاد پہ نہیں کرتے, محض وہم و گمان کی بنیاد پہ کرتے ہیں. اصل میں نفس کے دھوکے اور نفس کے فریب ایسے ایسے ہیں کہ اگر انسان اس کی سننے لگ جائے تو کہیں بھی آپ کو نہ روکے سوائے اس کے کہ ہلاکت کے گڑے میں جا گرائے. اس لیے کھینچ کے, جیسے باغے کھینچ کے گھوڑے کی رکھتے ہیں نا, نفس کا علاج نفس کی مخالفت میں اور کسی چیز میں نہیں. نفس کا علاج نفس کی مخالفت میں. آپ جب تک مخالفت نہیں کریں گے نفس کی, اس وقت تک اس پہ قابو نہیں پا سکتے. کسی نے کہا کہ بعض وقت انسان بیمار ہوتا ہے, جسم تھکا ہوتا ہے, جسم میں درد بھی ہوتا ہے, ایسی صورت میں کام نہیں کرنے کو دل چاہتا, کیا یہ بھی خواہش نفس میں آ جائے گا؟ یہ نہیں خواہش نفس میں آئے گا. خواہش نفس میں تو وہ اس وقت ہے کہ جب آپ فزیکلی فٹ ہیں, بظاہر کوئی مشکل نہیں, لیکن بس اندر سے آپ وہ حجتیں کر رہے ہیں. یعنی ایک ظاہری بیماری کا ہونا تو اور بات ہے, لیکن ایک یہ ہے کہ بغیر کسی وجہ کے. बीमारी में तो माजूर हो जाता है ना इंसान, और माजूर के लिए हमारी शरीयत मुख्तलिफ अहकाम देती है, वो तो काबिल कबूल है उजर। लेकिन मूड का ना होना किसी काम के लिए, इसके लिए शरीयत में कोई उजर नहीं दिया गया। मसलन अगर कोई शख्स बीमार है, वुजू नहीं कर सकता, तो उसके लिए क्या है? तयम्मम। लेकिन अगर कोई कहे कि मेरा दिल ही नहीं है, बीमारी कोई नहीं बस दिल नहीं चाहता, तो क्या उसके लिए भी तयम्मम है? इन दोनों चीजों में फर्क है, यानी माजूर के अहकाम और है और मूडी के कोई अहकाम नहीं, उसके लिए यही हुक्म है जो असल हुक्म है। वह इजातुतला अलैहिम आयातुना बय्यिनातन, जब उन पर हमारी रोशन आयात पढ़ी जाती है, मा काना हुज्जतुहुम इल्ला अन कालू तू बिआबाइना इन कुंतुम सादिकीन, तो उनकी हुज्जत या दलील इसके सिवा और कुछ नहीं होती कि वो क्या कहते हैं, उठा लो हमारे बाप दादा को अगर तुम सच्चे हो। इस तरह वो चुप करा देते हैं आखिरत की बात बताने वाले को। लेकिन हम हर रोज देखते हैं कि एक शख्स दुनिया में आता है, फिर दुनिया में मौजूद होता है, फिर वो मर जाता है, तो इससे क्या उसूल निकलता है? हर आने वाले के लिए जाना भी है। तो फिर जिस तरह पहली दफा वो आया और फिर चला गया, तो क्या वो दोबारा नहीं आ सकता? वो आ सकता है। जो ये कहते हैं कि वो दोबारा नहीं पैदा हो सकता, उनके पास दलील क्या है? कोई भी दलील नहीं। قل الله يحييكم ثم يميتكم ثم يجمعكم الى يوم القيامه لا ريب فيه, कह दीजिए अल्लाह ही जिंदा करेगा तुमको, फिर मौत देगा तुमको, फिर जमा करेगा तुमको ऐसे दिन, इन कयामत के दिन, ला रईब फी, जिसमें कोई शक नहीं। अच्छा, ये जो यजमाउकुम इलाह है, तो ये इलाह जो है ये इत्तिसाल और तसलसल को जाहिर कर रहा है, यानी जमा करना कयामत तक जारी रहेगा। तो इससे क्या पता चलता है कि कयामत से पहले कोई दोबारा उठ नहीं सकेगा। वलाकिन अक्सर अन्नास ला यालमून, लेकिन अक्सरियत लोगों की इल्म नहीं रखती।